तीन ऐसे लोग हैं जो दुआएं भी करते हैं, रब ताला उनकी दुआओं को कबूल ही नहीं करता। कौन से लोग? رجل كان له على رجل دين فلم يشهد عليه, किसी ने कर्ज दिया लिया कोई गवाह नहीं। ورجل كانت تحته امرأة سيئة الخلق فلم يطلقها, इंसान को घर के माहौल में इस तरह बेरुखी है, बीवी बद अखलाक है, ना उसे समझाता है ना उसे तलाक देता है, सारी रात हाथ उठा के बैठा रहे दुआ कबूल। और इससे बड़ी बदखुल्की क्या है कि वो नमाज ही नहीं पढ़ती, इससे बड़ी बद अखलाकी क्या हो सकती। ورجل اعطى ماله سفيها, तीसरा वो शख्स जिसकी दुआ को कबूल नहीं किया जाता, जो अपना माल सुफहा के सपुर्द कर देता है। सुफहा बेवकूफों को कहते हैं। قال ابن عباس رضي الله تعالى عنه, عبدالله ابن عباس رضي الله تعالى عنه कहा करते थे, ولا تؤتوا السفهاء أموالكم, अपने माल सुफहा को न दो, أي النساء والصبيان, कुछ लोग ज्यादा ही एफिशिएंसी दिखाते हैं, अपना माल बीवी को दिया, अच्छा तुम तिजारत करो, انت من القوام, تم مرد ہو, تمہاری ذمہ داری ہے, یہ قیامت کی نشانی ہے کہ بازار کی زینت عورت بنے گی۔ اور حدیث کے الفاظ ہیں, وعین المرأة الرجل فی تجارته, عورت اپنے خامن کی تجارت میں مددگار بنے گی, کب؟ من اشراط الساعة, یہ قیامت کی نشانیوں میں سے نشانی ہے۔ اور اسلام کا نظام کیا ہے؟ المرأة هي الملكة, ملكة البيت, عورت یہ گھر کی ملکہ ہے, اس کا کام بچوں کی تربیت کرنا ہے, اس کا کام ہے گھر کے معاملات کو اس قابل بنانا کہ وہ حلال رزق کمانے والا آئے, اس کی آنکھیں بچوں کو دیکھیں تو خوش ہو جائے کہ ان کی تربیت کیسی ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, ان تین لوگوں کی دعا کو قبول نہیں کیا جاتا۔